سلطان نور الدین زنگی جب اپنے لشکر کے ساتھ سنیترا کے قریب پہنچا تو اس کے مخبروں نے اسے اطلاع دی کہ سنیترا کے صلیبیوں کی مدد کے لیے مختلف صلیبی شہروں سے خاصے بڑے لشکر بڑی تیزی سے دوڑتے چلے آ رہے ہیں۔ اپنے مخبروں سے ساری تفصیل جاننے کے بعد سلطان نور الدین زنگی نے فوراً اپنے لشکر کو تین حصوں میں تقسیم کر دیا، ایک حصہ شیر کو، دوسرا اپنے پاس اور تیسرا حصہ مجاہدین کے حوالے کیا گیا۔ خود سلطان نے فیصلہ کیا کہ وہ اپنے لشکر کے ساتھ صلیبیوں کے اس لشکر سے ٹکرائے گا جو سنیترا شہر کے باہر ان کا منتظر ہے، جبکہ شیرکوہ اور مجاہدین دونوں کی یہ ذمہ کام لگایا گیا کہ صلیبی شہروں سے جو بڑے بڑے لشکر صلیبیوں کی مدد کے لیے سنیترا کی طرف آ رہے ہیں ان کی راہ روکیں، اور کچھ مخبروں کو بھی منتخب کیا گیا جو اس سلسلے میں شیرکوہ اور مجاہدین کی آنے والے صلیبی لشکروں کی طرف رہنمائی کریں۔ چھوٹے سالاروں کو بھی سلطان نے تین حصوں میں تقسیم کر دیا تھا۔ مخبروں کی رہنمائی میں شیرکوہ اور مجاہدین تو اپنے اہداف کی طرف روانہ ہو گئی تھی، جبکہ سلطان نور الدین زنگی اپنے حصے کے لشکر کو لے کر آگے بڑھا۔ سنیترا کے نواح میں دشمن استوار ہو چکا تھا، اس کے سامنے جا کر اپنی صفیں درست کرنا شروع کر دی تھی۔ سلطان نے جب دشمن کے لشکر کا جائزہ لیا تو اس نے دیکھا کہ سنیترا کے باہر جس لشکر نے پڑاؤ کیا ہوا تھا اس کی تعداد کہیں زیادہ تھی، لہذا سلطان نے پہلے ضرب لگانے کا فیصلہ کر لیا، اور پھر جو ہی اس کے لشکر نے اپنی تنظیم کو درست کر لیا تھا تب سلطان نے اپنے کام کی ابتدا کی۔ پھر وہ صلیبیوں پر حملہ آور ہوا، جیسے کہ بے نام خواہشوں کی سرگوشیوں کے وقت کی بے ثباتی کے قصوں اور اداس خشک راتوں کے نوحوں میں بے کراں وسعتوں کے عذاب گھس کر ایک انقلاب برپا کر دیتے ہیں۔ سنیترا شہر کے باہر دونوں لشکروں کے ٹکرانے کے باعث میدان جنگ زمین پر پھیلتے غبار کے بھورے بادل میں جھلساتے انگاروں، سرد آہوں کے ہجوم میں اٹھتی ہزاروں کھولتی شورشوں اور بے رنگ دھن لگوں کے پھیلنے بکھرنے سے اچانک نمودار ہو جانے والی وحشی خون خوار یادوں کی صورت اختیار کر گیا تھا۔ اپنے تیز حملوں میں سلطان نے لمحوں کے اندر صلیبی لشکر کے سارے دمخم اور بل نکالنے شروع کر دیے تھے، بڑی تیزی سے ان کی حالت غیر ہو رہی تھی۔ آخرکار سنیترا شہر کے باہر صلیبیوں کو سلطان کے ہاتھوں بدترین شکست کا سامنا کرنا پڑا، وہ ہزیمت اٹھا کر بھاگی اور سنیترا شہر میں محصور ہو گئی۔ سلطان نے بڑی تندی اور سختی کے ساتھ سنیترا شہر کا محاصرہ کر لیا۔ دوسری جانب مختلف صلیبیوں کے لشکروں نے متحد ہو کر ایک بہت بڑی اور جرار لشکر کی صورت اختیار کر لی تھی، اور وہ بڑی تیزی سے سنیترا والوں کی مدد کے لیے بڑھ رہا تھا، مگر ان کی بدقسمتی کہ انہیں یہ خبر نہ ہوئی کہ دو بے روک طوفان بھی ان کی طرف بڑھ رہے ہیں، اور تھوڑی دیر تک انہیں طوفانوں میں اڑنے والے خس و خاشاک کی طرح بے بس اور پامال کر کے رکھ دیں گے۔ ان کے ایک طرف سے مجاہدین اپنے لشکر کے ساتھ، دوسری جانب سے شیرکوہ ان پر ضرب لگانے کے لیے طوفانوں کی طرح آ رہا تھا۔ وقت کی آنکھ نے دیکھا کہ سب سے پہلے مجاہدین ایک پہلو پر نمودار ہوا، اور وہ ان پر وقت کے سکون میں رات کی حشر سامانیاں کھڑی کرتی رجز کی ہواؤں، حسرتوں کے آتش گری اور آتش و آہین کے سیل کی طرح ٹوٹ پڑا تھا۔ سنیترا کی طرف بڑھنے والے مختلف علاقوں کے صلیبی دنگ رہ گئی، وہ امید بھی نہیں رکھتے تھے کہ مسلمانوں کا لشکر سنیترا سے دور ہی ان پر ضرب لگانے آ جائے گا، وہ تو یہ امید لگائی ہوئی تھی کہ سنیترا سے باہر سنیترا کے صلیبی اور مسلمانوں کے درمیان ہولناک جنگ ہوگی، اتنی دیر تک وہ پہنچ کر ضرب لگانے کے قابل ہو جائیں گے، لیکن یہاں تو ویرانوں میں ان کی حالت وقت کے اتھاہ سمندر میں دردناک سموں اور اندھیری راتوں کے سناٹوں میں یادوں کے پرانے گنبدوں سے بھی بدتر ہو چکی تھی۔ لیکن ان کی بدترین تقدیر نے یہاں تک اکتفا نہیں کیا تھا کہ ابھی وہ مجاہدین کے حملے کے سامنے ہی کلبلا رہے تھے کہ دوسری طرف سے شیرکوہ اپنے لشکر کے ساتھ نمودار ہوا، اور تکبیریں بلند کرتا ہوا وہ ان پر فضاؤں کی نبض کو برہم کرتی گرم شعلہ نگاہ برق، خونی انگڑائیاں، اربانوں کا ہیجان، موت کے پیغامات، آہو فغان کے ہنگامے کھڑے کرتے جھوم کر اٹھنے والے طوفانوں اور انگڑائیاں لیتے آتشیں سیل کی طرح حملہ آور ہو رہا تھا۔ مجاہدین کی طرح شیرکوہ نے بھی ان کی حالت خون کی لہروں میں گرد سے اٹے پلکوں اور نہ دھو پائی چہروں سے بھی زیادہ کربناکی کر کے رکھ دی تھی۔ کھلے میدانوں میں شیرکوہ اور مجاہدین کے ہاتھوں صلیبیوں کے اس متحدہ لشکر کو بدترین شکست ہوئی، اور وہ شکست اٹھا کر ادھر ادھر بھاگ کھڑے ہوئے۔ ان میں سے کافی بڑی تعداد نے بھاگ کر سنیترا کا رخ کیا، ان کا خیال تھا کہ وہ سنیترا کے صلیبیوں سے مل جائیں گے اور ان کی طاقت اور قوت میں اضافہ کریں گے۔ لیکن ان کی بدقسمتی کہ جب وہ سنیترا شہر کے قریب پہنچے تو انہوں نے دیکھا کہ سلطان نور الدین زنگی شہر کو فتح کر چکا تھا اور شہر کے دروازوں پر سلطان کے جھنڈے لہرا رہے تھے۔ یہ صورتحال صلیبیوں کے لیے انتہائی حوصلہ شکن تھی، لہذا اپنی جانیں بچانے کے لیے وہ سب اپنے اپنے ٹھکانوں کی طرف بھاگ گئے تھے۔ دراصل شہر کے باہر سنیترا کے صلیبیوں کو شکست دینے کے بعد سلطان نور الدین زنگی نے بڑی شدت کے ساتھ شہر کا محاصرہ کیا تھا اور شہر کو وہ فتح کرنے میں کامیاب ہو گیا۔ دوسری طرف سنیترا کے نواح میں صلیبی لشکر کو بدترین شکست دینے کے بعد شیرکوہ اور مجددین سلطان سے آن ملے تھے۔ سلطان نے چند روز تک سنیترا میں قیام کر کے شہر کا نظم و نسق درست کیا، وہاں اپنا والی مقرر کیا۔ اس کے بعد وہ دمشق کی طرف چلا گیا۔ جن دنوں مجددین، شمس الدین اور قتلق تینوں سلطان کے ساتھ سنیترا کی مہم میں شامل تھی، ان کی غیر موجودگی میں بوڑھا سمرون بیمار ہو گیا تھا۔ جنگ سے فارغ ہونے کے بعد جب وہ گھر پہنچے تو اس سمرون انتہا درجے کا لاغر ہو چکا تھا اور علالت پوری طرح سے اپنی گرفت میں لے چکی تھی۔ مجددین، شمس الدین اور قتلق تینوں نے بڑی بھاگ دوڑ کی، بہترین طبیبوں سے اس کا علاج کروایا، لیکن سمرون کو کوئی آرام نہ ملا تھا، اس لیے کہ اس کی بیماری دن بدن بڑھتی گئی کہ سمرون اس قدر لاغر اور کمزور ہو گیا کہ بڑی مشکل سے مطلب کی گفتگو کرتا تھا۔ ایک روز مجددین، شمس الدین اور قتلق اور گھر کے باقی افراد کے ساتھ بیمار اور علیل سمرون کی چارپائی کے ارد گرد بیٹھے ہوئے تھے کہ مجددین کی طرف دیکھتے ہوئے عبیدہ بول پڑی، مجددین میرے بیٹے، تمہاری غیر موجودگی میں مرسینہ اور مشل دونوں پوچھ رہی تھیں کہ یہاں دمشق میں ہمارا قیام عارضی ہے یا دائمی۔ مجددین نے ایک گہری نگاہ باری باری مرسینہ اور مشل پر ڈالی اور کہنے لگا، اماں، ابھی حالات کا کچھ پتا نہیں، فی الحال تو ہمیں یہیں قیام کرنا ہے، اس لیے کہ سلطان اب زیادہ وقت دمشق میں ہی قیام رکھتے ہیں، کبھی کبھی حلب کی طرف جاتے ہیں، اس لیے ہمارا دمشق میں رہنا ضروری ہے۔ یہاں تک کہنے کے بعد مجددین رکا اور اپنی ماں کی طرف دیکھتے ہوئے کہنے لگا، اماں، آپ یہ بھی کہنا چاہیں گی کہ حلب کی حویلی کا ہم کیا کریں گے؟ عبیدہ مسکرائی اور کہنے لگی، تم ٹھیک کہتے ہو میرے بیٹے، میرے دل میں یہ سوال ضرور اٹھتے تھے کہ ہماری حویلی اس طرح خالی پڑی ہے تو ویران کھنڈر ہو کر رہ جائے گی، کوئی اس کی دیکھ بھال کرنے والا نہیں ہوگا۔ جواب میں مجددین نے کچھ سوچا، پھر کہنے لگا، ماں، آپ کو فکر کرنے کی کوئی ضرورت نہیں، چند ہفتے اور ٹھہر جائیں، اگر یہ بات پکی ہو گئی کہ ہم نے مستقل طور پر دمشق میں قیام کرنا ہے تو پھر وہ حویلی کسی کو رہنے کے لیے دے دیں گے جو اس کی دیکھ بھال بھی کرے گا اور اپنی رہائش بھی رکھ لے گا۔ بہرحال اس سلسلے میں آپ کو فکر مند ہونے کی ضرورت نہیں، اس لیے کہ یہاں تک کہتے کہتے مجددین کو خاموش ہو جانا پڑا، اس لیے کہ کر رہتے ہاتھ کے اشارے سے سمرون نے مجددین کو اپنے قریب بلوایا۔ سمرون کی اس حالت پر مرسینہ، جمارہ، مشل، ابیرا اور دیگر تمام لوگ پریشان ہو گئے، سب اس کے نزدیک ہو کھڑے ہوئے تھے۔ مجددین آگے بڑھا اور سمرون کا ہاتھ اپنے ہاتھ میں لیا، تب بڑی مشکل سے ہکلاتی ہوئی آواز میں اور انتہائی مدھم لہجے میں مجددین کو مخاطب کیا، مجددین میرے بیٹے، سب سے پہلے میں تیرا شکر ادا کرتا ہوں کہ تو نے ہمیں حلب لے جا کر بہترین سکونت مہیا کی، بلکہ ہم میاں بیوی کے علاوہ ہماری بیٹی جمارہ کی خوشیوں کا بھی اہتمام کیا۔ بیٹے، یہ دنیا وقت کے بگولوں کی رقص میں، نادیدہ ریت کی پیاس کی تہشدہ موسموں، جکڑوں میں زوال اور انحطاط کی لہروں سے بھی بدتر ہے، کہیں رات کے بھاری کیواڑوں پر دستک دیتے بے صدا عقص جیسی، کہیں یہ صداؤں کے خلاؤں میں آنے والی موسموں کی نوحہ گیری جیسی، زندگی وقت کے کالے بھاگتے لمحوں میں نیستی کے خوف اور بے بسی کے زہر جیسی بھی ہے۔ یہاں کسی کے لیے خوشیاں آہوں میں بدلتی ہیں، کہیں ستم کی آگ کا ایندھن مہیا ہوتا ہے، کہیں تعمیروں کے گلدانوں میں خار بوئے جاتے ہیں، کہیں کھلیانوں میں قحط کے ڈھیر رکھتے ہیں، کہیں نشیمنوں پر بجلیاں گرتی ہیں، بس یہ کارواں رواں دواں ہے۔ بیٹے، میرے بچنے کی کوئی امید نہیں، لمحوں کا مہمان ہوں، جو بات میں تم سے کہنا چاہتا تھا وہ یہ کہ میں نے اپنی زندگی میں کبھی ایزابیل اور جمارہ کو خوشیوں کی پیاس، دکھ کی ساعتوں، نفرت کی کراہتوں کا شکار نہیں ہونے دیا۔ بیٹے، میری خصوصیت کے ساتھ باقی سب سے عمومیت کے ساتھ یہ التجا ہے کہ میرے بعد ان دونوں ماں بیٹی کا خیال رکھنا، شاید خزاکہ قاصد مجھے حلب سے یہاں دمشق میں لے آیا ہے، شاید مجھے مر کر یہیں دفن ہونا تھا، एक बार फिर आप सब लोगों का ममनून और शुक्रगुजार होंगी। इससे आगे समरून कुछ ना कह सका। उसकी आवाज दब गई, चंद हिचकियां ली, फिर उसकी गर्दन ढलक गई। वो खत्म हो चुका था। उसके मरने पर इजेबेल जमारा मर्सिना मिशल उससे लिपट लिपट कर रो रही थी। शमसुद्दीन और मुजाहिदीन गमनाक आंखों के साथ उदास बैठे हुए थे। उसी रोज समरून को दमिश्क में दफन कर दिया गया था। कोई एक हफ्ता बाद जबकि सब इकट्ठे बैठकर एक रोज मगरिब की नमाज के बाद खाना खा रहे थे कि दरवाजे पर दस्तक हुई। इस पर चौंकते हुए मुजाहिदीन कहने लगा, इस वक्त दस्तक किसने दी है? शमसुद्दीन उठ खड़ा हुआ और कहने लगा, भाई फिक्र मत ना हूं, मैं देखता हूं कौन है। सदर दरवाजे तक गया, वहां एक मुसलह जवान शमसुद्दीन को देखते ही कहने लगा, अमीर मुजाहिदीन को सुल्तान ने फिलफौर मुस्तकर में बुलाया है, शेरगो भी वही है, दोनों बड़ी बेचैनी से अमीर का इंतजार कर रहे हैं, कोई इंतहाई अहम मामला दरपेश है। इस पर शमसुद्दीन ने उसका शाना थपथपाया और कहने लगा, जाओ अमीर खाना खा रहे हैं, वो तुम्हारे पीछे पीछे मुस्तकर की तरफ आ रहे हैं। उसके साथ ही वो मुसलह जवान चला गया, जबकि शमसुद्दीन दरवाजा बंद करके लौटा। जब वो उस नशिस्त की तरफ गया तो मुजाहिदीन ने उसे मुखातिब किया, कौन था? शमसुद्दीन अपनी नशिस्त पर बैठ गया, कहने लगा, मुस्तकर की तरफ से एक आदमी आया था, सुल्तान और शेरगोह दोनों उस वक्त मुस्तकर में आपका बड़ी बेचैनी से इंतजार कर रहे हैं। जो शख्स आया था मैंने उसे कह दिया था कि अमीर खाना खा रहे हैं, खाना खाने के बाद तुम्हारे पीछे पीछे मुस्तकर की तरफ आते हैं। इस पर मुजाहिदीन फौरन उठ खड़ा हुआ, हाथ में जो लुकमा पकड़ा हुआ था वो उसने वहीं रख दिया। उसकी इस हरकत पर मर्सिना ने चौंकने के से अंदाज में उसकी तरफ देखा, फिर एहतजाजी से अंदाज में बोल पड़ी, आप उठ क्यों गए हैं? पहले आराम से खाना तो खाएं। मुजाहिदीन मुस्कुरा दिया, मर्सिना खाना मैं खा चुका हूँ, मैं अब मुस्तकर की तरफ जा रहा हूँ, न जाने क्या मामला है जो सुल्तान ने मुझे यूं इजलत में तलब किया है, और शेर को भी वहां है। इस मौके पर मिशल फौरन उठी और कहने लगी, इन कपड़ों में ना जाइएगा, पहले लिबास तब्दील कर लें। मुजाहिदीन जरा झुककर लिबास की तरफ देखा, फिर मिशल की तरफ देखते हुए कहने लगा, कपड़े ठीक हैं, क्या हुआ है इन्हें? इस पर मिशल फौरन आगे बढ़ी, बेबाकी का मुजाहिरा करते हुए मुजाहिदीन का बाजू पकड़ लिया और उसे खींचकर एक तरफ ले जाते हुए कहने लगी, आप इन कपड़ों में नहीं जाएंगे, आप मेरे साथ आए, मैं आपको लिबास निकाल कर देती हूँ। मुजाहिदीन चुपचाप मिशल के साथ हो लिया। मर्सिना भी अपनी जगह पर खड़ी हो गई, खाना खाना उसने भी छोड़ दिया था। मिशल खींचते हुए मुजाहिदीन को दूसरे कमरे में ले गई, मर्सिना भी उनके पीछे पीछे उस कमरे में दाखिल हुई। अंदर दाखिल होते ही मर्सिना ने फिर एहतजाजी से अंदाज में मुजाहिदीन को मुखातिब किया, आपने पेट भरकर खाना नहीं खाया। मुजाहिदीन मुस्कुराया, प्यार से उसने मर्सिना का गाल थपथपाया, कहने लगा, मर्सिना जिस कदर मैं खाना खाता हूँ तुम जानती हो, उसी कदर मैं खा चुका हूँ, तुम्हें फिक्रमंद और परेशान होने की जरूरत नहीं। थोड़ी देर के बाद मुजाहिदीन लिबास तब्दील करके आया। वो तीनों उस कमरे में गए जहां सब खाना खाकर फारिग हो चुके थे। फिर मुजाहिदीन हवेली से निकल गया। मुस्तकर में जब मुजाहिदीन उस कमरे में दाखिल हुआ जो शेरकोह के लिए मखसूस था, तो वहां पहले से सुल्तान नूरुद्दीन जंगी और शेरकोह बैठे हुए थे। जो ही मुजाहिदीन अंदर दाखिल हुआ, हाथ के इशारे से सुल्तान ने उसे बैठने के लिए कहा। मुजाहिदीन जब बैठ गया तब सुल्तान ने गुफ्तगू का आगाज किया, मुजाहिदीन तुम्हें इस वक्त इसलिए बुलाया है कि शेरकोह मिस्र के मुतालिक गुफ्तगू करना चाहता है। देखो मिस्र इस वक्त हमारे लिए एक इंतहाई अहम और नाजुक मौजू बना हुआ है, सलेबी बार बार उसकी कमजोरियों से फायदा उठाने की कोशिश कर रहे हैं। यहां तक कहने के बाद सुल्तान नूरुद्दीन जंगी रुका, फिर वो दोबारा कह रहा था, जहां तक बेटे मिस्र की सरजमीन का ताल्लुक है तो सलेबी तो पहले ही उसके अंदर रोनुमा होने वाली कमजोरी का अंदाजा लगा चुके हैं। शेरकोह और सलाहुद्दीन दोनों चचा भतीजा मिस्र की सूरत हाल को देख आए हैं। शेरकोह का कहना है कि अब मिस्र में इतनी ताकत और कुव्वत नहीं रही कि वो अपनी आजाद हैसियत को बरकरार रख सके। जो सूरत हाल हमारे सामने है, अगर हमने मिस्र के लोगों को उनकी उसी सूरत हाल पर छोड़ दिया तो याद रखना उनकी हैसियत सलेबियों के रहमो करम पर रह जाएगी, और एक ना एक रोज सलेबी मिस्र पर कब्जा कर लेंगे, इसलिए कि वो पहले ही मिस्र की तरफ हरीस निगाहों से देख रहे हैं। सुल्तान जब खामोश हुआ तो गुफ्तगू को आगे बढ़ाते हुए शेर को बोल उठा, मेरा अपना अंदाजा है कि मिस्र की सरजमीन सलेबियों से सिर्फ इसी सूरत में बच सकती है कि हम खुद आगे बढ़कर खुद मिस्र पर कब्जा कर लें। मुजद्दीदीन मेरे भाई, तुम भी जानते हो और सुल्तान भी कई बार वाजे कर चुके हैं कि हमारी सारी जंगों का नुक्ता नजर यरूशलम, फलस्तीन और शाम के उन सारे इलाकों को वापस लेना है जो नसरानियों ने गुज़िश्ता सलेबी जंगों में जबरदस्ती मुसलमानों से छीन लिए थे। और अगर इन दिनों खुदा नख्वास्ता यरूशलम के बादशाह आमूरी मिस्र के खिलाफ लश्करकशी करते हुए मिस्र पर भी कब्जा कर गया और वहां अपने इख्तदार को मुस्तहकम करने में कामयाब हो गया, तो याद रखिएगा, यरूशलम और फलस्तीन के दीगर इलाके तो पहले ही उनकी गिरफ्त में हैं, फिर हम उनकी तरफ देख भी नहीं सकेंगे। बल्कि जब उनका मिस्र पर कब्जा हो गया तो मिस्र के गिर्दोनवाह और हमसाए में जो मुसलमानों के बड़े बड़े शहर हैं, उनका वजूद भी खतरे में पड़ जाएगा। इसी बिना पर तुम्हारी आमद से पहले मैं इस मौजू पर सुल्तान से बात कर रहा था और सुल्तान से मैं गुजारिश कर चुका हूँ कि एक बार फिर मुझे मिस्र की तरफ जाने की इजाजत दी जाए। मिस्र पर हमारी गिरफ्त होना इंतहाई जरूरी और अहम है, और अगर हम ऐसा नहीं करेंगे तो मेरा दिल कहता है कि हमारी इस सुस्ती से फायदा उठाते हुए एक ना एक दिन यरूशलम का बादशाह आमूरी मिस्र पर कब्जा कर लेगा, और जब ऐसा हुआ तो शाम से मिस्र की तरफ जाने वाले रास्ते मुसलमानों के लिए गैर महफूज हो जाएंगे, और फिर मिस्र में अपनी ताकत को मजबूत और मुस्तहकम करने के बाद आमूरी अंधी तुर्कताज का तरीका इख्तियार करते हुए मुसलमानों के दीगर शहरों के खिलाफ भी यलगार की इब्तिदा कर देगा। और ऐसा हुआ तो मैं समझता हूँ कि ये मुसलमानों के लिए इंतहा दर्जे की बदबख्ती और बदकिस्मती का मामला है। शेर को जब खामोश हुआ तो मुजद्दीदीन बोल पड़ा, शेर को मेरे भाई, मैं तुम्हारी इस तजवीज से मुकम्मल तौर पर इत्तेफाक करता हूँ। मैं तुम्हारे इन जज्बात को भी सलाम करता हूँ जो मिस्र के मुतालिक तुम रखते हो। मैं इस बात से भी इत्तेफाक करता हूँ कि अगर मिस्र पर सलेबियों का कब्जा होता है तो चारों तरफ मुसलमानों के लिए दुश्वारियां उठ खड़ी होंगी। मेरे जहन में भी एक तजवीज है जिसका इजहार मैं आप दोनों से करना चाहता हूँ। सुल्तान ने गौर से मुजद्दीदीन की तरफ देखा, फिर पूछा, मुजद्दीदीन कैसी तजवीज? मुजद्दीदीन ने कुछ सोचा, फिर कहने लगा, सुल्तान मोहतरम, मैं सोच रहा था कि आपसे गुजारिश करूंगा कि हमें सलेबियों के दो शहरों की तरफ मुतवज्जे होना चाहिए, एक हसन अल कर्राह। सुल्तान मोहतरम, हसन अल कर्राह से हम एक बार पस्पा होने पर मजबूर हो चुके हैं, और मैं हसन अल कर्राह के सलेबियों को सबक सिखाना चाहता हूँ कि अगर वक्ती तौर पर एक मौके पर हम वहां से पस्पा होते हैं तो हमें इतनी जुरत और हिम्मत है कि हम हसन अल कर्राह को फतेह कर लेंगे। सुल्तान मोहतरम, मेरे दिल में इस वक्त जो सबसे बड़ी तमन्ना और ख्वाहिश है वो यह है कि हसन अल कर्राह पर ऐसी जर्ब लगाई जाए कि अपने पहले ही हमले में सलेबियों को अपने सामने घुटने टेकने पर मजबूर कर दिया जाए और हसन अल कर्राह पर कब्जा किया जाए। सुल्तान मोहतरम, जहां तक सलेबियों के मस्कन हवाइन का ताल्लुक है तो यहाँ मुकामी सलेबियों के अलावा लगभग 20,000 फ्रांसीसी नाइट हैं जिनके मुतालिक कहा जाता है कि वो जंग का वसी तजुर्बा रखते हैं और नाकाबिले तस्खीर हैं। मैं चाहता हूँ कि पहले हसन अल कर्राह पर जर्ब लगाई जाए, फिर हवाइन का रुख किया जाए, और वहां जो फ्रांसीसी नाइट हैं जिनके मुतालिक तस्वीर किया जाता है कि वो नाकाबिले तस्खीर हैं, जरा उनका भी दमखम देखा जाए। मैं चाहता हूँ हवाइन पर ऐसी जर्ब लगाएं कि नाकाबिले तस्खीर समझे जाने वाले फ्रांसीसी नाइट हमारे सामने गर्दन झुकाने, हाथ जोड़ने पर मजबूर हो जाएं। मुजद्दीदीन जब खामोश हुआ तो शेर को तौसीफी अंदाज में उसकी जानिब देखकर कहने लगा, मुजद्दीदीन मेरे भाई, मैं तुम्हारे जज्बों, तुम्हारे इरादों की कदर करता हूँ और सलाम पेश करता हूँ। हसन अल कर्राह और हवाइन वाकई दो ऐसे मुकाम हैं जिन पर अपनी जर्ब लगानी चाहिए, और ये कि शेरगोह को खामोश हो जाना पड़ा इसलिए कि उन दोनों की तरफ देखकर सुल्तान नूरुद्दीन जंगी बोल पड़ा था, मेरे दोनों अजीजों, मुझे तुम दोनों की जात पर फख्र है। तुम दोनों ने जो गुफ्तगू की है उससे मेरे हौसलों, मेरे बलबलों में नई तवानाई उभरती है। मैं जानता हूँ तुम दोनों शोला जन जुल्मतों में खैर की आवाजों का सील, बर्बादी के भंवर और तबाही के घने सन्नाटों में सदाकतों की उड़ती आंधियों की तरह नमूदार होने की हिम्मत और जुरत रखते हो। यहां तक कहने के बाद सुल्तान नूरुद्दीन जंगी जरा रुका, फिर सिलसिला कलाम जारी रखते हुए वो कह रहा था, अल्लाह ने चाहा तो हम मिस्र की सरजमीन को वक्त के बदतरीन खुरदुरे हाथों में ना जाने देंगे। हम यरूशलम के बादशाह अमूरी को अपने कंधे पर अपनी ख्वाहिश की सलीब उठाई मिस्र में दाखिल होकर वहां अपनी हुकूमत कायम ना करने देंगे। हम उन्हें इस काबिल ना बनने देंगे कि वो अमन को मसमार करते हुए दिन की आजादी पर यलगार करती रातों में तब्दील कर दें। हम सलेबियों को ऐसी जुरत का इजहार करने का मौका ही ना देंगे कि वो तारीख में कोई वहशतनाक की दास्तान रकम करने की जुरत कर सकें। सुल्तान थोड़ी देर रुका, कुछ सोचा, फिर वो दोबारा कह रहा था, अगर मिस्र के अंदर उन सलेबियों ने हम पर वार करने की कोशिश की तो वो हमें बर्बादी की बेकुवत खूनी आंधियों और बिसाते वक्त में दिलों की धड़कनों को तेज कर देने वाले तूफान की सूरत में देखेंगे। हम अपनी बर्बाद होती नस्ल का आखिरी फर्द बनना पसंद नहीं करेंगे और न ही सलेबियों को मिस्र की सरजमीन में तगैर व तब्दील का खूनी इनकलाब खड़ा करने की इजाजत देंगे। अगर वो मिस्र में अपनी पूरी ताकत और कुव्वत को इस्तेमाल करते हैं तो दहर की अंधी जुल्मत की तरफ मुदाखिलत करने में कामयाब हो गई तो मेरे अल्लाह ने चाहा तो हम उन्हें मिस्र से मकदलगाह की ख्वारी बताकर निकाल देंगे। सुल्तान रुका, फिर वो गुफ्तगु आगे बढ़ाते हुए कह रहा था, अब जबकि हम तीनों इस बात पर मुत्तफिक हैं कि मिस्र पर हमें अपनी गिरफ्त मजबूत करनी चाहिए और ये मामला भी तयशुदा है कि शेरकों को अब मिस्र का रुख करना चाहिए, अब जो मामला तय होना बाकी है वो यह है कि हमारे सालारों में कौन कौन शेरकोह के साथ जाएगा। सुल्तान नूरुद्दीन जंगी जब खामोश हुआ तो शेरकोह ने सुल्तान की तरफ देखते हुए कहना शुरू किया, सुल्तान मोहतरम, मैंने कुछ सालारों के नाम अपने जहन में ठान रखे हैं, अगर आप इजाजत दें तो मैं उनके नाम कहूँ। सुल्तान मुस्कुराया और कहने लगा, शेरकोह, इस सिलसिले में तुम्हें इजाजत लेने की जरूरत नहीं, जिसको तुम साथ ले जाना चाहते हो उसका नाम कहो। मुस्कुराते हुए फिर शेरकोह कह रहा था, सुल्तान मोहतरम, मैं चाहता हूं कि हज़्ब साबिक मेरा भतीजा सलाहुद्दीन मेरे साथ रहे, उसके अलावा दो और सालारों को भी अपने साथ ले जाना चाहता हूं, एक शरफुद्दीन बरगश और दूसरा अजीजुद्दीन जर्रीक, इन दोनों को भी मेरे साथ कर दें, मुझे उम्मीद है कि हम अपनी इस मुहिम में कामयाब रहेंगे। सुल्तान मुस्कुराया और कहने लगा, तुम इन दोनों को अपने साथ ले जा सकते हो। सुल्तान खामोश रहकर कुछ देर सोचता रहा, फिर उसने शेरकोह की तरफ देखते हुए कहना शुरू किया, शेरकोह, तुम्हारी रवानगी के बाद हम इंतजार करेंगे और अगर तुम्हारे मिस्र में दाखिल होने के बाद सलेबियों ने किसी किस्म की इंतकामी कार्रवाई करने की कोशिश की तो फिर हम अपने लश्कर को हरकत में लाएंगे। हम हसन अल कर्राह और हवाइन दोनों का एक बाद दिगरे रुख करेंगे और उन दोनों को फतेह करने की कोशिश करेंगे और अगर सलेबियों ने मजीद मिस्र की सरजमीनों में कूदने की कोशिश की तो उन दोनों को फतेह करने के बाद मैं यरूशलम के बादशाह अमूरी की सल्तनत में दूर तक यलगार करता चला जाऊंगा। ऐसी सूरत में अमूरी मिस्र से निकलने पर मजबूर हो जाएगा। यह फैसला होने के बाद सुल्तान ने वो मजलिस खत्म कर दी। फिर अगले रोज शेरकोह एक लश्कर के साथ मिस्र की तरफ कूच कर गया था। मिस्र के वजीर बदबख्त अशावर को इत्तला मिल चुकी थी कि मिस्र पर कब्जा करने के लिए शेरकोह एक लश्कर के साथ कूच कर चुका है और वो बड़ी तेजी के साथ मिस्र की तरफ कूच कर रहा है। ये खबर मिलने पर बदबख्त और गद्दार अशावर ने एक इंतहाई कदम उठाया। उसने एक तेज रफ्तार कासिद यरूशलम के बादशाह अमूरी की तरफ रवाना किया और उसे अपनी मदद के लिए मिस्र बुलाया और शेरकोह की राह रोकने की इल्तिजा की। यरूशलम का बादशाह अमूरी पहले ही मिस्र पर नजरें जमाई हुई था। वो जानता था कि अकेले मिस्र में इतनी इस्तेदाद और ताकत नहीं कि वो हुकूमत का कारोबार चला सके और वो ये भी उम्मीद लगाए हुए था कि आज नहीं तो कल मिस्र पर कब्जा करने में कामयाब हो जाएगा। उसे उम्मीद थी कि अगर वो मिस्र पर काबिज होने पर कामयाब हो गया तो वो मिस्र के जो इलाके सलेबियों के कब्जे में हैं उनकी हालत भी मुस्तहकम हो जाएगी। अब यहाँ जो सूरत हाल पेश आई वो कुछ इस तरह हुई कि शेरकोह के मिस्र पहुंचने से पहले ही अमूरी एक बहुत बड़े लश्कर के साथ मिस्र पहुंच गया और अशावर ने भी मिस्री लश्कर को यरूशलम के बादशाह अमूरी के साथ ताबून करने का हुक्म दे दिया। इस तरह शेरकोह के मुकाबले में यरूशलम का बादशाह अमूरी और मिस्र का वजीर अशावर मुत्तहिद हो गई थी, जबकि मिस्र का खातिमी खलीफा अल आज़ा एक बुत और मुजस्मे की तरह खामोश था। कोई उसे पूछता ही ना था, न ही उसकी वक़त थी, सब कुछ उसकी आंखों के सामने हो रहा था, लेकिन वो किसी भी मौके पर नेकी और रास्ते का साथ ना दे रहा था और ना ही उसमें इतनी इस्तेदाद थी। शेरकोह फ्रांसीसी मकबूजात को दाएं तरफ छोड़ता हुआ मिस्र में दाखिल हुआ और अतीज के मुकाम पर वो दरियाई नील के किनारे आया और दरियाई नील को उबूर करके नील के मगरबी किनारे जहीजा के मुकाम पर पड़ाव किया। मोरखीन लिखते हैं कि उस मुकाम पर शेरकोह ने अपने लश्कर के साथ लगभग 54 रोज तक क्याम किए रखा और अपने मुखबिरों के जरिए वो यरूशलम के बादशाह आमूरी और मिस्र के वजीर अशावर के मुत्तहिदा लश्कर का जायजा लेता रहा। इस दौरान गद्दार अशावर ने एक बड़ा कदम उठाया اس نے یروشلم کے بادشاہ اموری کے ساتھ ایک تحریری معاہدہ کیا. اس معاہدے میں اشاور نے وعدہ کیا کہ وہ یروشلم کے بادشاہ کو جنگ سے پہلے 200,000 اشرفیاں ادا کرے گا اور جنگ میں شیرکوں کے خلاف فتح کی صورت میں مزید 200,000 اشرفیاں ادا کرنے کا پابند ہو جائے گا. یہاں حیرت کی بات یہ ہے کہ شیرکوں کو شکست دینے کے لیے اشاور نے یروشلم کے بادشاہ آموری کے ساتھ جو معاہدہ کیا، اس معاہدے پر مصر کے فاطمی خلیفہ العزیز نے خود اپنے ہاتھ سے دستخط کیے. اشاور اور نصرانیوں کے درمیان یہ معاہدہ ہو جانے کے بعد صلیبی اور مصریوں کا متحدہ لشکر شیرکوں سے ٹکرانے کے لیے پیش قدمی کر گیا. دوسری طرف شیرکوں کو بھی اس کے تلایا گرد دشمن کی نقل و حرکت سے آگاہ کر رہی تھی. جب اسے خبر ہوئی کہ صلیبی موجودہ لشکر سے ٹکرانے کے لیے جہیزہ کا رخ کر رہا ہے، تب اس نے جہیزہ سے کوچ کر لیا اور بابین کے مقام پر خیمہ زن ہو گیا تھا. بابین کے مقام پر اس کے لشکروں نے آ کر یروشلم اور مصر کے متحدہ لشکر کی تعداد کے مطابق بیان کیا، جس سے اندازہ لگا کہ یروشلم اور مصر کی متحدہ لشکر کی تعداد شیرکوہ کے لشکر سے لگ بھگ 12 گنا زیادہ تھی. شیرکوہ بذات خود ایک نڈر اور بلند حوصلہ رکھنے والا سالار تھا. وہ تو دشمن کے اتنے بڑے لشکر سے خوف زدہ، ہراساں اور گھبرانے والا نہیں تھا. تاہم اس کے لشکریوں کو بھی خبر ہو چکی تھی کہ ان کے مقابلے میں جو لشکر آ رہا ہے اس کی تعداد اس کے لشکر کے مقابلے میں 12 گنا زیادہ ہے. لہذا شیرکوہ کو فکر دامنگیر ہوئی کہ کہیں اس کے چھوٹے اور وطن سے دور لشکر میں پھوٹ نہ پڑ جائے. اپنے ان خیالات سے چھٹکارا حاصل کرنے کے لیے اس نے اپنے لشکر کے تمام سالاروں کو بلا کر صحیح صورتحال ان کے سامنے رکھ دی اور آئندہ کے لیے ان سے مشورہ طلب کیا. لشکر کے چھوٹے سالاروں نے یہ رائے دی کہ اس اجنبی سرزمین میں اگر خدا نہ خواستہ ہم شکست کھا گئے تو ہمارے لیے کوئی جائے پناہ نہ ہوگی. یہاں کے لشکری اور کسان ہمارے خون کے پیاسے ہو جائیں گے اور وہ ہمیں چن چن کر قتل کر ڈالیں گے. یہ بھی مشورہ دیا گیا کہ اس قدر چھوٹے لشکر کے ساتھ اپنے سے 12 گنا لشکر کے ساتھ بھی مقابلہ کرنا دانائی سے بعید ہے، لہذا ہمارے لیے فی الحال بہتر یہی ہے کہ دریائے نیل کو مشرقی جانب سے عبور کر کے شام واپس چلے جائیں. مورخین لکھتے ہیں کہ اس موقع پر اپنے لشکریوں کا حوصلہ بڑھانے کے لیے جو سالار سب سے پہلا اٹھا وہ شرف الدین برغش تھا. اپنی جگہ پر کھڑا ہونے کے بعد اپنے لشکریوں کو مخاطب کر کے وہ کہہ رہا تھا، میرے عزیز ساتھیوں، اگر دشمن کی تعداد ہم سے زیادہ ہی تو ہم اس کی تعداد کو خاطر میں نہیں لائیں گے. اس سے پہلے بے شمار ایسے ماری کے ہم نے سر کیے جن میں دشمن کی تعداد ہم سے کئی گنا زیادہ تھی اور ہم نے اس کی عددی فوقیت کی پرواہ نہیں کی. اگر تم آپس میں اتفاق اور تعاون رکھو تو میں تم کو یقین دلاتا ہوں کہ ہم مصر اور یروشلم کے متحدہ لشکر کے سامنے اجل کی صبح شام قضا کے تمرد کی لامحدود سعی اور کوشش بن کر نمودار ہوں گے. ان کی ظلمت دہر کی سی تعداد پر لہو لہو کر دینے والے بے تعبیر خوابوں کی طرح ان کے دل کے دروازوں پر دستک دیں گے. میرے عزیزوں، ہم کوئی لہروں سے بہتی جھاگ نہیں ہیں جسے وہ پھونک مار کر اڑا دیں. ہم اس قوم کے فرزند ہیں جو حلقہ در حلقہ خونی رقص کرنے کا ہنر جانتی ہیں. اگر تم متحد رہو، دشمن کے سامنے جم جانے کا عزم کر لو تو میں تمہیں یقین دلاتا ہوں کہ ہم دشمن کے متحدہ لشکر کو پیس کر کھنڈروں کی بھری زمین اور لکڑی کے بوسیدہ برادے سے بھی بدتر بنا کر رکھ دیں گے. میرے رفیقو، دشمن کے مقابلے میں ہم کوئی ہزیمت کی گہرائیوں میں ڈوب جانے والا خواب نہیں ہیں. برسوں کی آزمائی ہوئی صداقت کی طرح رنگ کے سامنے آئیں گے اور رب لا شریک نے چاہا تو ہزاروں گزن دینے والے طوفانوں اور قضا کے ستم کی آگ کی طرح ان پر غالب و فاتح بن کر رہیں گے. تھوڑی دیر کے لیے شرف الدین برغش رکا، پھر اپنے ساتھیوں کو پہلے سے بھی زیادہ بلند اور پرجوش آواز میں مخاطب کرتے ہوئے کہہ رہا تھا، دشمن کے خوف سے پیٹ پھیر کر وطن واپس لوٹ جانا بزدلی اور اپنے دیس، اپنے وطن، اپنی سرزمین، اپنے دین سے نمک حرامی ہے. میری سمجھ میں نہیں آتا جو شخص موت یا قید سے خوف زدہ ہوتا ہے وہ لشکر میں کیوں شامل ہوتا ہے. ایسے شخص کو چاہیے کہ عورتوں کے ساتھ گھر بیٹھا رہی. شرف الدین برغش پھر رکا اور اس کے بعد وہ پہلے سے بھی زیادہ پرجوش الفاظ میں کہہ رہا تھا، قسم خدائے وحدہ لا شریک کی، اگر ہم یہاں سے جنگ کیے بغیر اپنی سرزمینوں کی طرف واپس لوٹ گئی تو خدائے قدوس کی ناراضگی کے علاوہ نور الدین کے غضب اور غصے کا نشانہ بھی ہم ہی بنیں گے. وہ ہمارے روزینے بند کر دے گا اور جن لوگوں کو ان کی اعلیٰ خدمات کے باعث اس نے زمینیں عطا کی تھی وہ ضبط کر دے گا۔ میرے بھائیوں یہ بھی سوچو، جب ہم لڑے بغیر واپس جائیں گے اور سلطان ہم سے یہ پوچھے گا کہ ہم مسلمانوں کا مال کھاتے ہیں اور اس کے دشمنوں کے سامنے سے راہ فرار اختیار کرتے ہیں، تو ہمارے پاس کیا جواب ہوگا؟ جب وہ ہم سے یہ پوچھے گا کہ ہمارے لوگ مسلمانوں کی سرزمین کو کفار کے حوالے کیوں کرائے ہیں، تو تم میں سے کون ہے جو اس کا جواب دے گا؟ اللہ سے ڈرو، قیامت کے دن وہ تمہاری نمک حرامی کا محاسبہ ضرور کرے گا۔ شرف الدین برغش کی اس تقریر نے لشکریوں کے دلوں میں ایک عجیب و غریب ولولہ اور حوصلہ پیدا کر لیا تھا۔ مورخین لکھتے ہیں کہ شرف الدین برغش کے بعد لشکریوں کا حوصلہ بڑھانے کے لیے جو دوسرا شخص اٹھا وہ صلاح الدین ایوبی تھا۔ اس نے اپنے لشکریوں کو مخاطب کرتے ہوئے انتہائی پرجوش الفاظ میں کہنا شروع کیا، میرے عزیزوں جانثار ساتھیوں، ہم مسلمان وقت کی ایک غالب تہذیب اور کائنات کی نیکی کے ایک انقلاب و تبدیلی کا سبب و علت ہیں۔ اگر تم خوفزدہ ہو کر کہ دشمن کے لشکر کی تعداد ہم سے 12 گنا زیادہ ہے، تو میں تم کو یقین دلاتا ہوں کہ جس طرح سیاہ رات کے پھیلاؤں میں مرغلے داخل ہوتے ہیں، ایسے ہی ہم عظمت بے کیف جلن اور وقت کے بدترین مذہبوں کی موت فلک کے دشمن کی نگاہوں کو اجاڑ کر ان کے جذبوں کو خواب آلودہ کر کے رکھ دیں گے۔ یہاں تک کہنے کے بعد صلاح الدین ایوبی رکا، اس کے بعد اچانک وہ پھٹ پڑنے والے آتش فشانوں کی طرح کھول اٹھا تھا۔ ساتھیوں، ہم اپنی گلابی کرنوں کی شادابی سبھی بہنوں کے پاسبان بلکہ نیلوفر کی مسحور کن خوشبو میں لپٹی خوشبوؤں جیسی اپنی بیٹیوں کے محافظ چاند کی کرنوں سے مہربان ماؤں کے رکھوالے ہیں۔ ہری گھاس کے متلاشی چرواہوں وقت کے سنہرے حصاروں میں ہماری خوشی کا سامان کرتے کسانوں کی نگہبان ہیں۔ ہم لوگ آگ کی طرح سلک کر اپنے زاؤں کرنوں کے نقاب سے، اپنے شہروں سے، شفق کے رخساروں سے، اپنے در و بام اور سمندر سے کشادہ پیشانی رکھنے والے اپنے دیش کے ناپسپا ہونے والے نگہدار ہیں۔ میرے ساتھیوں، ہم اپنے بے قرار صحراؤں پھولوں سے لدے تاکستانوں کے پاسبان ہیں۔ کیا تم پسند کرو گے کہ ہم یہاں بزدلی کا مظاہرہ کریں اور دشمن جل ملاتی نیلی بدنوں جیسے ہمارے شہروں میں داخل ہو کر درندوں اور وحشیوں کا کھیل کھیلیں؟ کم از کم میں کسی بھی صورت کسی دشمن کو ایسا کرنے کی اجازت نہیں دے سکتا۔ یہاں تک کہنے کے بعد صلاح الدین پھر رکا، پھر پہلے سے بھی زیادہ جوش اور جذبے کے ساتھ وہ کہہ رہا تھا، اصل حقیقت کو فراموش کر دو کہ دشمن کی تعداد ہم سے 12 گنا زیادہ ہے۔ اگر تم جانثاری کا مظاہرہ کرتے ہوئے اپنے آبا و اجداد کے کارناموں کو سامنے رکھتے ہوئے اپنی خود اعتمادی، اپنے جذبوں، اپنے ولولوں کو بحال رکھو، تو میں صلاح الدین تمہیں یقین دلاتا ہوں کہ دشمن کے لشکر میں ہم اس طرح گھسیں گے جیسے ہدہد کے تالاب میں رقص کرتے خونی دھبے نمودار ہو جاتے ہیں، جس طرح شبنم کے قطروں کے اندر سورج کی تیز شعائیں اپنا راستہ بناتی ہوئی گھس جاتی ہیں۔ میرے عزیز ساتھیوں، قلت اور کثرت کے اس معاملے کو فریب سمجھ کر اسے اپنے ذہنوں سے نکال دو۔ ہم تمہارے سالار تمہارے آگے آگے ہوں گے اور تمہیں یقین دلاتے ہیں گے دشمن کے سامنے ہم الفاظ اضطراب اور ابد تک نہ تھمنے والے طوفانوں کی طرح آئیں گے اور ہر صورت میں شکست و ہزیمت اور بدبختی کو اس کا مقدر بنا رکھیں گے۔ ان الفاظ نے لشکر کے اندر ایک عجیب سا جنون، جوش و جذبہ اور ہمت و عظمت کا سما باندھ کر رکھ دیا تھا۔ سب سے پہلے عزیز الدین جرویق اپنی جگہ سے اٹھا اور پورے جوش و جذبے سے تکبیریں بلند کرتے ہوئے دشمن کے خلاف جم جانے کا عہد کرنے لگی تھی۔ صلاح الدین کے خطاب کے بعد عزیز الدین جرویق کی تکبیریں بلند کرنے اور پھر مختصر سے لفظوں میں اپنے لشکر کے جذبات ابھارنے کے باعث لشکریوں کے اندر جوش کا ایک طوفان اٹھ کھڑا ہوا تھا۔ سارے لشکری اپنی برہنہ تلواریں فضاؤں میں بلند کرنے کے لیے اور یروشلم کے متحدہ لشکر کے خلاف جان کی بازی لگانے کے لیے نعرے بلند کر رہی تھی۔ یہ صورتحال وہی تھی جو شیر کو چاہتا تھا۔ اپنے لشکریوں کی یہ حالت دیکھتے ہوئے اس کے چہرے پر بڑی خوشگوار مسکراہٹ پھیلی۔ پھر اس نے صلاح الدین، شرف الدین برغش اور عزیز الدین جرویق کو اپنے پاس بلوایا۔ تینوں جب اس کے پاس آئے تو انہیں مخاطب کر کے شیر کوہ کہنے لگا، میرے عزیزوں، میں لشکر کی ترتیب میں کچھ تبدیلی کرنے والا ہوں۔ یہ تو طے شدہ ہے کہ ہم دشمن سے ایسے ٹکرائیں کہ اس کی ساری قوت کو پاش پاش کر کے رکھ دیں۔ معمول کے خلاف اس بار اپنے بھتیجے صلاح الدین ایوبی کو قلب لشکر کا کماندار بناتا ہوں، خود میں میمنہ میں رہوں گا، میرے ساتھ عزیز الدین جرویق ہوگا۔ جبکہ شمس الدین تمہاری کمانداری میں میسر رہے گا۔ میرے عزیزوں، میں ایک عرصہ صلیبیوں کے ساتھ برسر پیکار رہا ہوں۔ سلطان نور الدین زنگی کے علاوہ سلطان عماد الدین کے دور میں صلیبیوں کے خلاف برسر پیکار رہا ہوں، لہذا صلیبی میرے نام سے زیادہ شناسا ہیں۔ وہ یہی خیال کریں گے کہ میں قلب لشکر میں موجود ہوں، لہذا وہ لشکر کے اسی حصے پر اپنا پورا دباؤ ڈالنے کی کوشش کریں گے۔ صلاح الدین میرے بیٹے، جب دشمن ایسا کرے اس لیے کہ قلب میں نہیں ہوں تم ہوگے، جب تم دیکھنا کہ دشمن اپنا پورا دباؤ تم پر ڈال رہا ہے تو تم آہستہ آہستہ پیچھے ہٹنا شروع ہو جانا۔ دشمن یہ خیال کریں گے کہ شیرکوہ نے پسپائی اختیار کر لی، وہ ایک دم یہ بھی سوچیں گے کہ جب شیرکوہ پسپائی اختیار کرے گا تو اس کے دائیں بائیں جو کماندار ہوں گے وہ آپ سے آپ پسپائی اختیار کر کے بھاگ کھڑے ہوں گے۔ اب جب تم پیچھے ہٹنا شروع ہو جاؤ گے تو ظاہر ہے دشمن آگے بڑھے گا۔ اس موقع پر دائیں بائیں طرف سے اور شرف الدین برغش تھوڑا سا پہلوؤں کی طرف سے ہٹتے ہوئے تمہیں پیچھے دھکیلنے والے لشکریوں کو اپنے آگے بڑھنے کے لیے مزید جگہ دیں گے، ان کے زیادہ سے زیادہ لشکری آگے بڑھائیں گے۔ پھر جب میں دیکھوں گا کہ دشمن اب ہماری گرفت میں آ گیا ہے تب تکبیریں بلند کرتے میں اپنے کام کی ابتدا کروں گا۔ میری تکبیروں کے جواب میں شرف الدین برغش بھی ایسا ہی کرے گا۔ اس کے بعد دائیں جانب سے میں اور بائیں جانب سے برغش دشمن پر ضرب لگائیں گے، تب ہم دشمن کے پہلوؤں پر دور تک یلغار کرتے چلے جائیں گے۔ اس کے بعد دشمن کے لشکر کا وہ حصہ جو کافی آگے بڑھ گیا ہوگا، صلاح الدین تم اس پر اچانک حملہ آور ہونا اور میرے خیال میں تم اس لشکر کو برباد کرنے میں کامیاب ہو جاؤ گے۔ شرف الدین برغش، صلاح الدین اور عزیز الدین جروی تینوں نے شیرکوہ کی اس ترکیب سے اتفاق کیا۔ پھر وہ اپنے اپنے حصوں کے لشکر کو حرکت میں لاتے ہوئے دشمن کے لشکر کے آئین سامنے آ کھڑے ہوئے۔ جب دونوں لشکروں نے اپنی صفیں درست کر دی تب حملے کی ابتدا صلیبی اور مصر کے متحدہ لشکر نے کی اور وہ شیرکوہ کے لشکر پر ٹوٹ پڑے تھے۔ شیرکوہ کے اندازے درست ثابت ہوئے۔ دشمن یہ خیال کر رہا تھا کہ مسلمانوں کے لشکر کی کمانداری شیرکوہ کر رہا ہوگا، لہذا اس پر دباؤ ڈالو، اگر اس پر پسپائی کا دور ہوا تو مسلمانوں کی شکست اور صلیبیوں کی کامیابی یقینی ہو جائے گی۔ سو انہوں نے قلب لشکر پر اپنی ساری توانائی صرف کر دی، لیکن دشمن کی بدنصیبی کہ قلب لشکر میں اس وقت شیرکوہ نہیں صلاح الدین ایوبی تھا۔ جس وقت قلب لشکر پر زور پڑا تو شیرکوہ کی تجویز کے مطابق تھوڑی دیر تک دشمن کے حملوں کے روکنے کے بعد صلاح الدین نے اپنے لشکر کے ساتھ پیچھے ہٹنا شروع کر دیا۔ اس کے پیچھے ہٹنے کی عمل کے ساتھ ہی شیرکوہ اور شرف الدین بھی اپنے لشکر کو پہلو کی طرف ہٹانے لگے۔ اس طرح صلیبیوں کو آگے قلب پر ضرب لگانے کے لیے کافی جگہ میسر آ گئی تھی۔ جس وقت صلاح الدین ایوبی کے لشکر کے ٹکراؤ سے صلیبی آگے بڑھ گئی تب شیرکوہ نے اپنے کام کی ابتدا کی۔ سب سے پہلے اس نے بے جہت اور بے مہار کر دینے والی آندھیوں اور ابتلاؤں بھرے گرداب کی طرح گھستا چلا گیا تھا۔ شیرکوہ کے ساتھ ہی ساتھ بالکل اسی کے انداز میں شرف الدین برغش نے اپنے کام کی ابتدا کی۔ اس نے پہلے تلواروں کے ساز پر رقص کرتی بجلیوں اور ظلمات میں جوش مار کر ابھرتے آوازوں کو تحلیل کرتے انتقام کی طرح ٹوٹ پڑا تھا۔ شیرکوہ دائیں جانب سے دشمن کے لشکر میں گھسنا شروع ہو گیا تھا، جبکہ شرف الدین اسی کے انداز میں بائیں جانب سے لمحوں کی بے روک یورش، عذابوں کے خونی قصوں اور سزاؤں کی ہولناک داستانوں کی طرح اپنے سامنے آنے والے صلیبیوں کو کاٹتا ہوا ان کے اندر گھستا چلا گیا۔ شیرکوہ اور شرف الدین برغش دونوں کے حملہ آور ہونے کے باعث اب صلاح الدین ایوبی نے اپنے کام کی ابتدا کرنی تھی اور اس نے اپنے کام کی خوب ابتدا کی۔ اس نے جب دیکھا کہ اس کا چچا شیرکوہ اور دوسرا سالار شرف الدین برغش بہترین انداز میں اپنا کام کر چکے ہیں تب اس نے بھی جذبوں کو عیاں کرتے ہوئے اپنے ہونے کا ادراک دیتے جنگل کے فتنوں کی طرح تکبیریں بلند کی۔ پھر وہ صلیبیوں کے اس لشکر پر جو کافی آگے بڑھ آیا تھا اور جس پر پہلوؤں پر شیرکوہ اور شرف الدین برغش کاری ضرب لگا چکے تھے وہ بھی اس لشکر پر بھڑکتی آگ کی طرح حملہ آور ہو گیا تھا۔ صلاح الدین ایوبی کا یہ حملہ ایسا زوردار تھا کہ صلیبیوں کا جو لشکر کافی آگے بڑھ گیا تھا اسے اس نے کاٹنا اور ان کی تعداد کو بڑی تیزی کے ساتھ کم کرنا شروع کر دیا تھا۔ وقت کی آنکھ نے دیکھا کہ بڑے بڑے خودسر صلیبی میدان جنگ میں سرنگوں ہونا شروع ہو گئی تھی۔ صلیبی حیران و پریشان تھی، وہ تو یہ امید لگائے ہوئے تھے کہ لمحوں کے اندر وہ اپنے سے 12 گنا کم لشکر کو لپیٹ اور ادھیڑ کر رکھ دیں گے، लेकिन यहाँ वो छोटा सा लश्कर उनके सामने लामुतनाही फजाओं में दर्दनाक समोसे जमते हुए गुनाहों की सियाह हेवलों में हशर बर्पा करता चला जा रहा था। मुट्ठी भर लश्करी अपने सालारों की सरकर्दगी में और कड़ी धूप में पत्थर और फौलाद की संगीन चट्टाने साबित हो रही थी। साथ साथ ही उन्होंने अपने लश्कर का भी जायजा लिया। उनकी अपनी हालत दिलों की कठोरता में चिता की सुलगती आग की तरह हो गई थी। मुसलमानों के अजीम सिपह सालार शेरकोह की अस्करी चाल बड़ी कारगर साबित हुई थी। जंग के आगाज से ही नसरानियों ने जो कल्बे लश्कर पर जोर डालते हुए आगे बढ़ने की कोशिश की थी और उन्हें ये आगे बढ़ना इंतहाई महंगा पड़ा था। वो तो इस दाम में आगे बढ़ते थे कि कल्बे लश्कर में शेरकोह होगा जिसे बड़ी आसानी से पसपा करके जंग जीत लेंगे, लेकिन उन्हें लेने के देने पड़ गए थे। इस तूफान और हौलनाक जंग में मोरखीन लिखते हैं कि नसरानी और मिस्री सिपाही मौत के घाट उतार दिए गए। कई बार सलेबी और मिस्री लश्करियों ने आगे बढ़कर कारी जर्ब लगाते हुए शेरकोह शरफुद्दीन बरगश और सलाहुद्दीन अय्यूबी को पसपा करना चाहा, लेकिन उन्हें हर बार नाकामी का मुंह देखना पड़ा और हर बार नसरानियों के आगे बढ़ने वाली जमीयत के हवास परागंदा कर दिए गए और वो पसपाई पर मजबूर हो गई। यूं मैदानी जंग में शेरकोह के छोटे से लश्कर ने अपने से 12 गुना ज्यादा तादाद और कुव्वत रखने वाले सलेबी लश्कर को हौलनाक और बदतरीन शिकस्त दी। मुर्खीन शेरकोह की इस अजीमुशान फतेह पर अंगश्त बदलीगान थे कि किस तरह उसने एक छोटे से लश्कर के साथ नसरानियों और सलेबियों के जर्रार और अजीमुशान लश्कर को जिल्लतामीज और बदतरीन शिकस्त से दोचार कर दिया। सलेबियों और शेरकोह की जंग से मुतालिक मशहूर फ्रांसीसी मौरख रिचर्ड लिखता है कि मिस्र के अंदर बर्पा होने वाले मालिकों ने साबित कर दिया कि बिलाशुबा शेरकोह एक अजीम और माहिर सालार है। मशहूर मुसलमान मौरख अल्लामा इब्ने असर इंतहाई जोश और जज्बे के साथ लिखते हैं कि शेरकोह ने एक छोटे से लश्कर के साथ नसरानियों और मिस्रियों के जबरदस्त लश्कर के जिस तरह पुरखते उड़ा दिए उसकी बहुत कम मिसाल तारीख आलम में मिलती है। इस शानदार फतेह के नतीजे में शेरकोह छोटे से लश्कर के साथ सईद सिकंदरिया तक काबिज हो गया था। सिकंदरिया में उसने अपने भतीजे सलाहुद्दीन अय्यूबी को नज्म व नसख के लिए छोड़ा और खुद बलाई मिस्र का मालिया वसूल करने के लिए सईद के इलाके में चला गया। सलेबियों और मिस्रियों के मुत्तहिदा लश्कर ने शेरकोह के हाथों शिकस्त खाने के बाद काहिरा का रुख किया था। काहिरा पहुंचकर उन्होंने जंग के लिए साजो सामान तैयार करना शुरू कर दिया। उन्होंने जब देखा कि छोटे से लश्कर के साथ शेरकोह के भतीजे सलाहुद्दीन अय्यूबी ने सिकंदरिया में क़याम कर रखा है, दूसरे सालार शरफुद्दीन बरगश और अजीजुद्दीन जरवेद उसके साथ हैं, जबकि उनका सालारे आला शेरकोह लश्कर के एक हिस्से के साथ मालिया वसूल करने शुमाल की तरफ गया हुआ है, तब उन्हें एक अच्छा मौका मिल गया। उन्होंने इरादा कर लिया उस वक्त, क्योंकि मुसलमानों का एक छोटा सा लश्कर दो हिस्सों में तकसीम है, एक को शेरकोह लेकर मालिया वसूल करने शुमाल की तरफ गया हुआ है, जबकि दूसरे हिस्से के साथ सलाहुद्दीन और दूसरे सालार सिकंदरिया के अंदर क्याम किए हुए हैं। इस सूरत हाल से फायदा उठाने के लिए सलेबी और मिस्री फिर हरकत में आई और एक बहुत बड़ा लश्कर तैयार करके उन्होंने सिकंदरिया का मुहासरा कर लिया। मौरखीन लिखते हैं कि मिस्रियों और सलेबियों ने लगातार 3 माह तक सिकंदरिया का मुहासरा किए रखा था। नौबत यहाँ तक आ गई कि सिकंदरिया शहर में सलाहुद्दीन अय्यूबी और उसके लश्करियों के पास खुर्दोनोश का सामान खत्म हो गया और वो अपने आप को बड़ी मुसीबत में देख रहे थे। सलाहुद्दीन के पास क्योंकि एक छोटा सा लश्कर था जिससे वो मुश्किल से शहर का नज्म जबत चला सकता था, लिहाजा वो शहर से बाहर निकलकर दुश्मन का मुकाबला भी नहीं कर सकता था। उसके बावजूद वो अपनी खुदादाद जुरतमंदी दलेरी हौसले और हिम्मत के बलबूते पर सलेबियों और मिस्रियों के मुत्तहिदा लश्कर के मुकाबले में डटा रहा। मौरखीन लिखते हैं कि उस मुहासरे में उसने ऐसी सख्तियां उठाईं कि उन्हें वो जिंदगी भर ना भूला। दूसरी जानिब शेरकोह भी एक अजीब कश्मकश में मुब्तला हो गया था। मिस्र में अपने अखराजात पूरे करने के लिए वो मालिया वसूल करने में मशगूल था और ऐसा करना बेहद जरूरी था। वो काबिल भी नहीं था कि जो मुसलह दस्ते उसके पास हैं उनके साथ वो हरकत में आता और सिकंदरिया शहर का मुहासरा करने वालों पर जर्ब लगाकर उन्हें मुहासरा उठा लेने पर मजबूर कर दी। मुसलमानों का लश्कर पहले ही छोटा सा था, अब वो दो हिस्सों में तकसीम होकर किसी भी जगह जमकर दुश्मन की कुव्वत को पसपा करने के काबिल ना रहा था। यह सूरत हाल यकीनन शेरकोह के लिए भी तशवीशनाक थी। لیکن اس نے اس کرب اور مصیبت سے نکلنے کے لیے ایک اور چال چلی اور راستہ ضرور تلاش کر لیا۔ شیرکوہ نے برابر اپنے بھتیجے صلاح الدین سے رابطہ رکھا، اس لیے کہ وہ شمال مصر میں اپنے کام میں ہر طرح مصروف تھا۔ جب اس نے دیکھا کہ صلیبی محاصرہ ترک نہیں کرتے تو وہ بھی حرکت میں آیا، جو چند دستے تھی ان کے ساتھ بڑی برق رفتاری کے ساتھ سفر کیا۔ مصر کے شمالی علاقوں سے اس نے کوچ کیا اور آگے بڑھتے ہوئے اس نے قاہرہ شہر کا محاصرہ کر لیا۔ قاہرہ شہر کے دفاعی استحکامات اتنے مضبوط اور مستحکم تھے کہ چند دستوں کے ساتھ وہ قاہرہ پر قبضہ نہیں کر سکتا تھا، نہ ہی وہ چھوٹے سے لشکر کے ساتھ محاصرے میں سختی اور شدت پیدا کرنے کے قابل تھا۔ لیکن اس نے ایسا کر کے صلیبی لشکر کو سوچنے پر مجبور کر دیا تھا۔ دوسری جانب سکندریہ میں صلاح الدین ایوبی اور اس کے لشکریوں کو بھی خبر ہو گئی کہ شیرکوہ نے شمالی مصر سے نکل کر قاہرہ کا محاصرہ کر لیا ہے، تو یہ خبر ان کے لیے خوشی کا باعث بنی اور ان کے حوصلے پھر جواں ہو کر رہ گئے۔ شیرکوہ کے قاہرہ کا محاصرہ کرنے سے فی الفور رد عمل کا اظہار ہوا اور مصر کا وزیر اشاور اور یروشلم کا بادشاہ آموری شیرکوہ کے ساتھ گفت و شنید کرنے پر مجبور ہو گئے۔ وہ جانتے تھے کہ شیرکوہ ہر ناممکن کام کو کرنے کی صلاحیت رکھتا ہے۔ اب یروشلم کا بادشاہ آموری اور اشاور اپنے سروں پر دو خطرات منڈلاتے محسوس کر رہے تھے۔ پہلا یہ کہ نصرانیوں نے سکندریہ کا محاصرہ ترک کر کے قاہرہ کا رخ کیا تھا تو صلاح الدین ایوبی ان کا تعاقب کر کے ان کے لیے موت کا قاصد ثابت ہوگا، اور دوسرا خطرہ انہیں یہ لاحق تھا کہ اگر شیرکوہ نے اپنی روایتی جرات مندی، دلیری اور جوان مردی کا مظاہرہ کرتے ہوئے کوئی مافوق الفطرت حربہ استعمال کرتے ہوئے قاہرہ کو فتح کر کے قاہرہ کا نظم و نسق اپنے ہاتھ میں لے لیا تو صلیبیوں اور اشاور کے پاس کیا رہ جائے گا؟ وہ تو سکندریہ اور قاہرہ کے بیچ میں لٹک کر رہ جائیں گے، اور اگر اسی دوران انہیں اپنے سلطان نور الدین زنگی کی طرف سے بھی مزید مدد مل گئی تو پھر ان کی حالت صحرا اور دشت میں بھٹکتے پیاسے بے سر و سامان مسافروں سے بھی بدتر ہو کر رہ جائے گی۔ انہیں خیال کے تحت انہوں نے شیرکوہ کو گفتگو کی دعوت دی۔ امالکرک یعنی آموری کے قاصد جب شیرکوہ کے پاس پہنچے تو شیرکوہ نے قاہرہ کا محاصرہ ترک کر دیا اور سکندریہ کی طرف روانہ ہوا، اور وہاں شیرکوہ کے ساتھ انہوں نے شرائط طے کی۔ پہلی یہ کہ اشاور شیرکوہ کو 50,000 دینار دے گا۔ دوم یہ کہ مصر میں قیام کے دوران شیرکوہ جو مالیہ کی صورت میں حاصل کر چکا ہے وہ اسی کے پاس رہے گا۔ سوم یہ کہ سکندریہ شہر جہاں شیرکوہ نے اپنے بھتیجے صلاح الدین کو رکھا ہے خالی کر دیا جائے گا اور سکندریہ مصریوں کے حوالے کر دیا جائے گا۔ چہرم یہ کہ یروشلم کا بادشاہ آموری اور شیرکوہ دونوں اپنے لشکروں کو لے کر مصر سے نکل جائیں گے۔ اس معاہدے کے بعد شیرکوہ نے مصری حکومت سے 50,000 دینار وصول کیے، سکندریہ مصریوں کے حوالے کیا، پھر وہ اپنے لشکر کے ساتھ شام کی طرف روانہ ہو گیا تھا۔ لیکن یروشلم کا بادشاہ آموری بڑا دھوکے باز، عیار اور فریبی تھا۔ شیرکوہ کے چلے جانے کے بعد وہ اشاور کے ساتھ اپنے عہد پر قائم نہ رہا۔ اس نے اشاور سے اصرار کیا کہ وہ اپنے لشکر کو اس صورت میں مصر سے نہ نکالے گا جب اشاور اسے کم از کم 1,00,000 دینار خراج دینا منظور نہ کرے۔ ساتھ ہی اس نے یہ بھی شرط رکھی کہ مصر میں اس کا ایک قائم مقام یعنی نائب بھی رہے گا اور اس کے ساتھ کچھ صلیبی مسلح دستے بھی اس کے ساتھ قیام کریں گے۔ اشاور جانتا تھا کہ اگر اس نے آموری کی ان مطالبات کو منظور نہ کیا تو اس میں اتنی طاقت، اتنی ہمت اور جرات نہیں ہے کہ وہ یروشلم کے بادشاہ آموری کا مقابلہ کر سکے اور اسے زبردستی مصر سے نکال باہر کرے۔ لہذا اس نے آموری کی ان شرائط کو قبول کر لیا۔ مورخین لکھتے ہیں کہ آموری اور اشاور کے درمیان جو نئی شرائط طے پائیں وہ بالکل خفیہ رکھی گئی تھیں، یہاں تک کہ مصر کے فاطمی خلیفہ العازد کو بھی اس کی اطلاع نہ دی گئی۔ مصر میں شیرکوہ کی دوسری مہم کا بھی انجام مورخین لکھتے ہیں کہ نتائج کے لحاظ سے پہلی مہم کی طرح یہ مہم بھی کوئی خاص اہمیت کی حامل نہ تھی، بلکہ ایک طرح سے اگر حقیقت پسندی کا مظاہرہ کرتے ہوئے دیکھا جائے تو یہ مہم بھی مایوس کن تھی، کیونکہ شیرکوہ تو مصر سے نکل آیا تھا لیکن اس کے نکلنے کے بعد آموری نے نہ صرف یہ کہ وہاں اپنا نائب مقام رکھا، اپنے لشکریوں کے دستے بھی وہاں مقیم کیے، اور سب سے بڑھ کر اس نے 1,00,000 دینار خراج کے طور پر اشاور سے وصول کر لیا۔ اس طرح مصر کی سرزمین پر یروشلم کے بادشاہ آموری کی طرف سے پہلے کی طرح ہی بدستور خطرات اور خدشات منڈلاتے رہے تھے۔ تاہم شیرکوہ کے دوبارہ مصر میں شامل ہونے کے دو فوائد بھی ہوئے۔ وہ یہ کہ شیرکوہ اور صلاح الدین ایوبی دونوں چچا بھتیجے ان دو مہموں کے دوران نہ صرف یہ کہ اشاور کی سیاہ کاریوں، اس کی غداریوں اور وعدہ خلافیوں کا تجربہ ہوا، بلکہ وہ یروشلم کے نصرانی حکمران آموری کے گھناؤنے عزائم سے بھی آگاہ ہو گئے، اور ان کو یہ بھی تجربہ ہو گیا کہ آنے والے دور میں اگر مصر کے خلاف کسی مہم کی ابتدا کی جاتی ہے تو اس مہم کو کامیاب کرنے کے لیے کس قدر قوت اور کتنی تعداد کے لشکر کی ضرورت پڑے گی۔